सूरत अंबिया मका मुकरम में नाज़िल थी आहे। इन ई सूरत में 70 रुकू ऐं 112 आयतूं आहिनि। بسم الله الرحمن الرحيم अल्लाह ताला जे नाले सां शुरू करियां थो जेको निहायत महिरबान बाजारो आहे। اقترب للناس حسابهم وهم في غفلة معرضون माण्हू यानी मुशरिकन जो हिसाब करीब आहे ऐं इहे गफ़लत में मुंहुं मोड़ींदड़ आहिनि। ما يأتيهم من ذكر من ربهم محدث إلا استمعوه وهم يلعبون नथो अचे इन्हनि वटि को हिसो क़ुरान करीम जो, मगर इहे उनखे ॿुधनि था ऐं उहे उन सां मज़ाक कनि था। लाहियतम क़ुलूबुहुम وَأَسَرُّوا النَّجْوَى الَّذِينَ ظَلَمُوا هَلْ هَذَا إِلَّا بَشَرٌ مِثْلُكُمْ أَفَتَأْتُونَ السِّحْرَ وَأَنْتُمْ تُبْصِرُونَ انہن جو دلیوں غافل آہن ہیں ظالم کجوں گالیوں کرے چون لگا تا ناہے ہی پیغمبر مگر تمہاں جڑو بشر چھا پوئے تمہاں دسن جے باوجود جادو وٹر ونیو تھا قال ربی یعلم القول فی السماء والارض وهو السمیع العلیم تمہاں فرمایو مجھو رب ہر گال کے جانے تھو جے کا آسمان ایں زمین میں آئے ایں اوہی بدندر جاندر آئے بل قالوا اضغاث احلام بل افتراه بل هو شاعر فليأتنا بآية كما ارسل الاولون कॾहिं इहे चवनि था त इहो क़ुरान परेशान ख़्वाब आहिनि, कॾहिं चवनि था त उनखे पाण करीमन ठाहियो आहे, कॾहिं चवनि था त उहो शाइर आहे, पोइ भले त उहे का निशानी आणनि जीअं त पहिरियां पैगंबर मौजनि सां मोकिलिया विया। ما آمنت قبلهم من قرية أهلكناها أفهم يؤمنون उन्हनि खां अॻु वारनि ॻोठाणनि बि मौजदा ॾिसी ईमान न आंदाऊं, पोइ असां उन्हनि खे हलाक कयो, छा पोइ इहे ईमान आणींदा कतन न। وما أرسلنا قبلك إلا رجالا نوحي إليهم فاسألوا أهل الذكر إن كنتم لا تعلمون ऐं तव्हां खां अॻु में न मोकिलियासां मगर मर्द जिंदा वही मोकिली वेंदी हुई, पोइ तव्हां अहल किताब जे आलिमनि खां मालूम कयो जेकॾहिं तव्हां नथा ॼाणो। وما جعلناهم جسدا لا ياكلون الطعام وما كانوا خالدين اي انن جو اسا يو جسم نہ بنايو جيڪي طعام نہ کائن ان اسا انن کي اڙو بنايو جيڪي هميشه رهندڙ هجن ثم صدقناهم الوعد فانجيناهم ومن نشاء واهلكنا المسرفين ان کا پوءِ اسا پنهنجو وعدو سچو ڪيو پوءِ اسا انهن کي نجات ڏني ۽ انهن ماڻهن کي به نجات ڏني جن کي اسا چاهيو ۽ اسا اسراف ڪندڙن کي هلاك ڪيو لقد انزلنا اليكم كتابا فيه ذكركم افلا تعقلون تحقيق اسا توهان ڏانهن قرآن كريم نازل فرمايو جنهن ۾ توهان جو ذڪر آهي ڇا پوءِ تمام نٿا سمجهو وكم قصمنا من قريه كانت ظالمه وانشانا بعدها قوما اخرين اي اسا ڪيترا ئي ڳوٺ هلاڪ ڪيا جيڪي ظالم هئا ۽ اسا انهن کان پوءِ ٻيون قومون پيدا ڪيون فلما احسوا باسنا اذا هم منها يركضون پوءِ انهن جڏهن असांजो अज़ाब महसूस कयो उन वक़्तु इहे अज़ाब इलाही खां भॼण लॻा तव्हां न भॼो ऐं तव्हां उन्हनि नेमतुनि ॾांहुं मोटी वञो जेके तव्हांखे ॾिनियूं वयूं ऐं पंहिंजे घरनि ॾांहुं मोटी वञो त शायदि तव्हां खां पुछियो वञे उन्हनि चयो हाय असांखे अफ़सोस आहे बेशक असीं ظالم هواسين فما زالت تلك دعواهم حتى جعلناهم حصيدا خامدين پوءِ اهي هميشه ائين چوندا رهندا ايستائين जो असां उन्हनि खे लुणियल पोख ऐं बाहि वांगुरु उछाए छॾींदासीं। वमा खलकना السماء والارض وما بينهما لاعبين ऐं असां आसमान ऐं ज़मीन ऐं उन्हनि जे विच में जेकी कुझु पैदा कयो आहे उहो लैब यानी बेकार करे पैदा न कयो आहे। لو اردنا ان نتخذ له ولاتخذناه من لدنا ان كنا فاعلين जेकर असीं रांद रूंद चाहियूं हा त पंहिंजे शान वटां पान करियूं हा जेकर असीं ईअं करणु चाहियूं हा। بل نقذف بالحق على الباطل فيدمغه فاذا هو زاهق ولكم الويل مما تصفون بلک असीं हक़ खे बातिल ते उछलायूं था पोइ उहो उनजो मेजालो कढे थो पोइ उन वक़्तु बातिल तबाह थींदड़ आहे ऐं तव्हां लाइ वेल आहे जेको कुझु तव्हां अलाह ॾांहुं मनसूब कयो था। وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَمَن عِندَهُ لَا يَسْتَكْبِرُونَ عَنْ عِبَادَتِهِ وَلَا يَسْتَحْسِرُونَ ऐं अलाह ताला लाइ उहो सभु कुझु आहे जेको आसमाननि ऐं ज़मीनुनि में आहे ऐं मलाइक मुकर्रम अल्लाह ताला जी इबादत खां तकबुर नथा कनि ऐं उहे नथा थकजनि। युसबिहून अल-लैल वन-नहारा ला यफ्तुरून रात ऐं ॾींहुं अल्लाह ताला जी तस्बीह पढ़नि था ऐं उहे सुस्ती नथा कनि। अमित्तखज़ू आलिहतन मिन अल-अर्ज़ हुम युनशिरून छा उन्हनि ज़मीन मां महबूद बनाया आहिनि त इहे कुझु पैदा कनि था। لو كان فيهما آلهة إلا الله لفسدتا فسبحان الله رب العرش عما يصفون جيڪڏهن بالفرض زمين ۽ آسمان ۾ الله تعالى کان سواءِ ٻيو معبود هجي ها ته ضرور زمين آسمان ۾ فساد برپا ٿئي ها پوءِ عرش عظيم جو رب پاڪ آهي انهن ڳالهين کان جيڪي اهي چون ٿا। لا يسأل عما يفعل وهم يسألون جيڪو ڪجهه الله ڪري ٿو ان کان نٿو پڇيو وڃي ۽ انن کان سوال پڇيو ويندو۔ ام اتخذوا من دونه آلهة قل هاتوا برهانكم هذا ذكر من معي وذكر من قبلي بل اكثرهم لا يعلمون الحق فهم معرضون छा उन्हनि अलाह ताला खां सवाइ महबूद बनाया आहिनि रसूल अरबी तव्हां उन्हनि खे फ़रमायो त तव्हां पंहिंजा दलील आणियो हीअ मुंहिंजी उमत जो ज़िक्र आहे ऐं अॻियनि उमतुनि जो ज़िक्र आहे बल्कि उन्हनि मां घणा हक़ खे नथा ॼाणनि पोइ उहे मुंहुं मोड़ींदड़ आहिनि। وما ارسلنا من قبلك من رسول الا نوحي اليه انه لا اله الا انا فاعبدون ऐं असां तव्हां खां अॻु में को रसूल न मोकिलियो मगर उन ई ॾांहुं असां वही मोकिली त असां खां सवाइ को बि महबूद न आहे पोइ तव्हां फ़क़ति मुंहिंजी इबादत करियो। وقالوا اتخذ الرحمن ولدا سبحانه بل عباد مكرمون ऐं इहे चवनि था रहमान पंहिंजे लाइ पुटु बनायो आहे अलाह ताला इन खां पाक आहे बल्कि मलाइक संदस मुकर्रम बंदा आहिनि। لا يسبقونه بالقول وهم بأمره يعملون جيڪي الله تعالى جي حڪم کان اگرائي نٿا ڪن ۽ اهي الله جي حڪم جي تعميل ڪن ٿا۔ يعلم ما بين ايديهم وما خلفهم ولا يشفعون الا لمن ارتضى وهم من خشيته مشفقون الله تعالى انن جا اڳيان ۽ پويان احوال ڄاڻي ٿو ऐं उहे नथा शफ़ात कनि मगर उन लाइ जेके अलाह ताला पसंदि कयो ऐं उहे अलाह ताला जे ख़ौफ़ खां सख़्त डिॼंदड़ आहिनि। ऐं हुननि मलाइकनि मां जेको चवे आऊं अलाह खां सवाइ महबूद आहियां पोइ असीं हुनखे जहनम जी जज़ा ॾींदासीं असीं ज़ालिमनि खे कहिड़ी तरह जज़ा ॾींदा आहियूं। أولم ير الذين كفروا أن السماوات والأرض كانتا رتقا ففتقناهما وجعلنا من الماء كل شيء حي أفلا يؤمنون چا کافر نتا جانن تے بے شک آسمان ائی زمینوں پان میں ایک بے سان ملل ہوا اوے اساں انہن کے ایک بے کان جدا کیو ائی اساں ہر جاندار شے کے پانی ماں پیدا کیو چا پو اوے ایمان نتا آنن وجعلنا فی الارض رواسی ان تمید بهم وجعلنا فیها فجاجا سبلا لعلهم يهتدون ऐं असां ज़मीन में जबल पैदा कया मतां ज़मीन उन्हनि खे लोॾे ऐं असां उन ई में कुशादा रस्ता पैदा कया त मन इहे पंहिंजे मंज़िलुनि ते पहुचनि ऐं असां आसमान खे महफ़ूज़ चित बनायो ऐं इहे काफ़र रब जी निशान खां मुंहुं मोड़ींदड़ आहिनि وهو الذي خلق الليل والنهار والشمس والقمر كل في فلك يسبحون اي الله تعالى هو آهي جي رات ۽ ڏينهن ۽ سج ۽ چنڊ پيدا ڪيا هر هڪ پنهنجي فلڪ يعني دائري ۾ آرام سان هلن ٿا وما جعلنا لبشر من قبلك الخلد افئن مت فهم الخالدون ऐं तव्हां खां अॻु में कंहिं इंसान खे असां हिन दुनिया में हमेशह न रहायो आहे छा पोइ तव्हां विसाल कंदा ऐं इहे काफ़र हमेशह रहंदड़ आहिनि ونبلوكم بالشر والخير فتنة وإلينا ترجعون हर हिकु नफ़्स खे मौत जो ज़ाइको चखणो आहे ऐं असीं तव्हांखे ख़ैर ऐं शर सां चङी तरह आज़मायूं था ऐं तव्हां सभई असां ॾांहुं मोटाया वेंदा وَإِذَا رَآكَ الَّذِينَ كَفَرُوا إِن يَتَّخِذُونَكَ إِلَّا هُزُوًا أَهَذَا الَّذِي يَذْكُرُ آلِهَتَكُمْ وَهُمْ بِذِكْرِ الرَّحْمَنِ هُمْ كَافِرُونَ ऐं तव्हांखे जॾहिं उहे काफ़र ॾिसनि था त इहे तव्हां सां मज़ाक कनि था चवनि था छा हीअ उहो शख़्स आहे जेको असांजे बुतनि जा ऐब कढे थो ऐं उहे रहमान जे ज़िक्र खां इनकार कंदड़ आहिनि خُلِقَ الْإِنسَانُ مِنْ عَجَلٍ سَأُرِيكُمْ آيَاتِي فَلَا تَسْتَعْجِلُونَ انسان کے تکڑ ماں پیدا کیو ویو اسیں جلدی تواں کے عذاب ڈیکھاریندیں کوئی تواں تکڑ نہ کریو ويقولون متى هذا الوعد ان كنتم صادقين ايه چون تھا وعدو عذاب جو کڑے ایندو جيڪر توهان يعني رسول عربي ۽ صحابه کرام سچا آهيو لو يعلم الذين كفروا حين لا يكفون عن وجوههم النار ولا عن ظهورهم ولا عن ظهورهم ولا هم ينصرون جيڪر هي کافر उहो वक़्तु ॼाणनि हा जॾहिं उहे पंहिंजे मुंहनि ऐं पंहिंजे पुठनि तां बाहि लाहे न सघंदा ऐं न ई उन्हनि जी मदद कई वेंदी بل تأتيهم بغتة فتبهتهم فلا يستطيعون ردها ولا هم ينظرون بلڪ उन्हनि वटि अज़ाब ओचितो ईंदो पोइ अज़ाब उन्हनि खे हैरान करे छॾींदो पोइ न हुन जे मोटाइणी ताक़त रखी सघंदा ऐं न ई खेनि مولد ني ويندي ولقد استهزئ برسل من قبلك فحاق بالذين سخروا منهم ما كانوا به يستهزئون اي بيشڪ توهان کان اڳين پيغمبرن تي مذاق ڪئي وئي پوءِ نيٺ انهن تي اهو عذاب نازل ٿيو جنهن جي اهي مذاق ڪندا هئا قل من يكلؤكم بالليل والنهار من الرحمن بل هم عن ذكر ربهم معرضون رسول عربي تواں فرمايو رحمان کان سوائے بيو ڪير آهي جيڪو تواں جي رات ۽ ڏينهن حفاظت ڪري ٿو بلڪ اهي پنهنجي رب جي ذڪر کان منهن موڙندڙ آهن أم لهم آلهة تمنعهم من دوننا لا يستطيعون نصر أنفسهم ولا هم منا يصحبون شاينن جا اسان کا سوائے کہ معبود آہن جکے انن کے اسان کا بچائے سگن یہ تا پانجے وجودن جی حفاظ نہ کرے سگن نئی ہوئے اسان جی عذاب تھا پان کے بچائے سگن تھا بل متعنا هؤلاء وآباءهم حتى طال عليهم العمر أفلا يرون أنا نأتي الأرض ننقصها من أطرافها أفهم الغالبون بلک اسا انہن جے انہن جے وڈن جے عمرن جو اندازو مقرر کیو ایس تائیں جو انہن جو عمریوں وڈیوں تھیوں چھا یہ نتھا دسن بے شک اسیں زمین کے انہن جے کنارن کھاں پھٹائیوں پیا مطلب تا رسول عربی کے فتح دیوں پیا چھا پوئے یہ غالب آئیں قل انما انذرکم بالوحی ولا يسمع الصم الدعاء اذا ما ينذرون رسول عربی تمہاں فرمائیو آؤں تاں کے وحی ربانی ساں دے جاریاں تھو این بوڑا یعنی یہ کافر کچھ نہ تھا بدھن جنہیں انہوں کے دے جاریاں ونے تھو وَلَئِن مَسَّتْهُمْ نَفْحَةٌ مِّنْ عَذَابِ رَبِّكَ لَيَقُولُنَّ يَا وَيْلَنَا إِنَّا كُنَّا ظَالِمِينَ این جے کریں انہوں نے وقت تمہاں جے رب طرف ہاں کو معمولی عذاب پہنچے تا یہ ضرور چاہوں دا ہائے افسوس بے شک اسیں ظالم ہوا سیں وَنَضَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَإِن كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِينَ ایں قیامت دی اسیں انصاف واری ترازو رکھدا سیں کوئی کہ مانو تے ظلم نہ کیو ویندو ایں جے کرے آہر جے دانے جترو بھی عمل کیل ہوندو تے اسیں ان کے حاضر کندا سیں ایں اسیں حساب کرن لائے کافی ہیں وَلَقَدْ آتَيْنَا مُوسَى وَهَارُونَ الْفُرْقَانَ وَضِيَاءً وَذِكْرًا لِّلْمُتَّقِينَ ایں بے شک اساں موسی ایں ہارون کے تورات عطا کیو ایں انہاں میں پرہیزگارن لائے روشنی ایں نصیحت ہوئی الَّذِينَ يَخْشَوْنَ رَبَّهُم بِالْغَيْبِ وَهُم مِّنَ السَّاعَةِ مُشْفِقُونَ اوے مانو جکے پنجے رب کھاں آن ڈٹھے خوف کن تھا ایں اوے قیامت کھاں سخت ڈجندڑ آئیں وَهَذَا ذِكْرٌ مُبَارَكٌ أَنزَلْنَا أَفَأَنتُمْ لَهُ مُنْكِرُونَ ایں ہی قرآن کریم وڈی برکت وارو آہے جکو اساں رسول عربی تے نازل فرمایو آہے چاہ پو تمہاں انہ جا انکاری آئے